स्थापित गर्न आफूले पहल गरिरहेको बताउनुभयो। सभासद गोतामीलाई रत्नगर नगरपालिकाका कार्यकारी अधिकारी सदीप प्रसाद श्रेष्ठ र समितिका अध्यक्ष मानबहादुर बैलकोटीले दोस्रोला उठाएर सम्मान गरेका थिए। सोही अवसरमा रत्नगर क्षेत्रभित्रका अति विपन्न दलित 30 जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। विद्यार्थीहरूलाई कापी कलम झोला लगायतका शैक्षिक सामग्री वितरण गरिएको समितिका अध्यक्ष बैलकोटीले जानकारी दिनुभयो। कार्यक्रममा समितिका कोषाध्यक्ष ज्ञानमणि विक देवराज रोका विजय विश्वकर्मा समितिका सचिव धनबहादुर सुनार विमला विश्वकर्मा लगायतले बोलेका थिए। चितवनको दासडुङ्गाबाट तनहुँको देवघाट जोड्ने गरी त्रिशुली नदीमा निर्माण गरिएको स्टिल ट्रस्ट मोटर रोयल पुल हावाहुरीले गर्दा ढलेको छ। पुल गैराती ढलेको प्रत्यक्षदर्शीले बताएका छन्। सडक डिभिजनकाले भरतपुरले ठेक्का मार्फत उक्त पुल निर्माणको काम थालेको हो। निर्माणको ठेक्का पाएको काठमाडौँको एएन के कन्स्ट्रक्सन प्रणालीले 11 महिनादेखि पुल निर्माणको काम जारी राखेको थियो। दुई खण्डमा निर्माण गर्नुपर्नेमा तनहुँतिर निर्माण गरिएको भाग ढलेको हो। ठुलो हावाहुरी चलेको थियो। एएनएन कन्सल्टेन्सन प्रणालीका साइट एन्सास नवीन महर्सनले भन्नुभयो, नट बोल्न कस्न नपाउँदै फुल ढल्यो। उहाँका अनुसार दक्षिणतिरबाट आएको हावाले गर्दा फुल ढलेको हो। एएनको कन्स्ट्रक्सन प्रणालीका अनुसार 3 करोड बढीको क्षति भएको छ। पुलको 3 वर्ष अघि ठेक्का भई 2072 सालमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको हो, तर पुल ढलेकाले निर्माणको काम प्रभावित बन्नेछ। स्टेट ट्रस्ट ब्रिज जोड्ने क्रममा भत्किएको हो। ठुलो लगानीको पुल हावाले ढालेको देख्दा स्थानीय आश्रममा परेका छन्। जिल्ला निर्वाचन कार्य चितवनले असार 8 गते हुने उपनिर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट हुने मतदानबारे मतदातालाई प्रशिक्षण गर्ने कार्यलाई तीव्र पारेको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन नै बोकेर निर्वाचन कार्य चितवन क्षेत्र नम्बर 4 का टोल गाउँ पुग्ने अभियानमा जुटेको छ। 31 वटा मतदान स्थल रहेको क्षेत्र नम्बर 4 मा हाल 65,289 मतदाता रहेका छन्। प्रत्येक मतदाताका हातमा मतदान गर्ने मेसिनको पस पुर्याउन मतदाता शिक्षा कार्यक्रममा गरिएको सुनाइएको छ। मतदान गर्ने प्रक्रियाका बारेमा कार्यालयबाट खटिएका कर्मचारीले सहजीकरण गर्नेछन्। 31 जना मतदाता शिक्षा स्वयंसेवक 12 जना निर्वाचन शिक्षा कार्यकर्ता प्रत्येक गाउँ गाउँमा पुग्दैछन्। जिल्ला निर्वाचन कार्य चितवनका प्रमुख हरिप्रसाद झकालले असार 5 गतेसम्म विद्युतीय मतदानबारे मतदाता प्रयोगत्मक ज्ञान दिइने बताउनुभयो। जिल्ला निर्वाचन कार्य चितवनले उपनिर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था गरिएकाले मत दिन भन्ने कोड समेत राखिएकाले यसबारे पनि मतदातालाई अवगत गराइएको जनाएको छ। यही असार 8 गते हुने उपनिर्वाचनको मनोनयन दर्तासँगै राजनैतिक दलहरूको चुनावी सहलफल सुरु भएको छ। नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 4 को क्षेत्रीय भेलाले आज सम्पन्न भएको छ। निष्ठावान नेता रामकृष्ण घिमिरेलाई विषय गराउने निष्कर्ष निकाल्दै भेला सम्पन्न भएको नेपाली कङ्ग्रेस क्षेत्र नम्बर 4 का क्षेत्रीय सभापति बलराम पौडेलले जानकारी दिनुभयो। भेलामा चितवन क्षेत्र नम्बर 4 अन्तर्गतका गाउँ 21 समितिका सभापति एवं क्षेत्र नम्बर 4 मा पर्ने भरतपुर नगरपालिका नम्बर 7, 8, 9, 13, र 14 मा बुथ सभापतिहरूको उपस्थिति रहेको थियो। आक्रमक प्रचार रणनीतिमा लागेको कङ्ग्रेसले ज्येष्ठ 16 गते भित्रमा सबै गाविस र ओडाहरूमा प्रचार समितिको कार्य स्थापना गर्ने जनाएको छ। कार्यक्रम नेपाली कङ्ग्रेसका उम्मेद्वार रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। आदिवासी जनजातिहरूलाई लक्षित गरी एक दिने नेतृत्व विकास तालिम आज भरतपुरमा सम्पन्न भएको छ। आदिवासी जनजाति जिल्ला समन्वय समिति जीविस चितवनको आयोजनामा भएको तालिममा आदिवासी जनजातिहरूलाई कसरी नेतृत्व ल्याउन सकिन्छ भन्ने विषयमा तालिम दिइएको थियो। तालिमको उद्घाटन गर्दै आदिवासी जनजाति महासङ्घ चितवनका अध्यक्ष पदमबहादुर गुरुङले जनजातिहरू अगाडि नबढेसम्म नेतृत्व विकास नहुने बताउनुभयो। राज्यका प्रमुख अङ्गहरूमा गैर जातिहरू केही बाहुल्यता रहेको भन्दै उहाँले घर समाज र राज्य स्तरसम्मको नेतृत्व लिने क्षमता विस्तार गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिममा जीवी सचितवनका नायब सुब्बा विष्णु कुमार श्रेष्ठ र पत्रकार रूपा गुरुङले आदिवासी जनजातिहरूको अवस्था नेतृत्व तहमा पुग्नु